नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब खबर विस्तारमा। ए नेकपा माओवादीका नेता अग्नि सापकोटाले पार्टीका नेता बाबुराम भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेको आरोप लगाउनु भएको छ। र संचार क्लब भक्तपुरले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले नयाँ पार्टी निर्माणका लागि बाबुरामले पार्टी सम्मेलनबाट छोडेर भागेको बताउनु भएको हो। बाबुराम कम्युनिष्ट आन्दोलनबाट भाग्न खोज्दैछन्, नयाँ संगठन निर्माण गर्न खोज्दैछन्। सापकोटाले भन्नुभयो, पार्टी संस्थापन पक्ष कम्युनिष्ट एक हुनुपर्छ भनिरहँदा बाबुराम भने कम्युनिष्ट धाराबाट नै भाग्न लागेका छन्। नेकपा माओवादीले पार्टी विभाजन गलत भएको यथार्थ सबैले बुझिसकेकाले अब पार्टी एकीकरण हुने विश्वास गर्दै दुवै पार्टी मिलेर मात्र अगाडि बढ्न सकिने सापकोटाको भनाइरहेको छ। ओखलढुङ्गाका उज्जवल कुमार श्रेष्ठको हत्याको आरोपमा पूर्व माओवादी कार्यकर्ता पुष्कर गौतमलाई पक्राउ गरेकोमा नेकपा माओवादीले आपत्ति जनाएको छ। नेकपा माओवादीकी प्रवक्ता पम्पा भूषालले विज्ञप्ति निकालेर विस्तृत शान्ति सम्झौता अन्तरिम संविधान र हालै पारित सत्य निरूपण मेलमिलाप विधेयकको मूल्य मान्यता विपरीत गौतमलाई पक्राउ गरिएको भन्दै त्यसको विरोध गर्नुभएको छ। नेकपा माओवादीले गौतमको तत्काल रिहाईको माग पनि गरेको छ। गौतमको पक्राउलाई प्रतिगमनकारी कदम भन्दै नेकपा माओवादीले शान्ति सम्झौता र कानूनी मान्यताको पालना गर्न गराउन समेत माग गरेको छ। अन्यथा यसका विरुद्ध संघर्षको विकल्प नरहने चेतावनी पनि उसले दिएको छ। प्रगतिशील रूपान्तरणको आन्दोलनको कारणले बागबजारबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गौतमलाई मंगलबार पक्रेको थियो। नेपाल निजामती कर्मचारी युनियनको पूर्वी चितवनको रत्नगरमा भएको छैटौं राष्ट्रिय महाधिवेशन अध्यक्षमा सुबोध कुमार देवकोटालाई चयन गर्दै आज सकिएको छ। देवकोटा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो। त्यस्तै महासचिवको उपाध्यक्ष र अन्य केही पदमा पनि निर्विरोध निर्वाचित भएका छन्। युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष श्रेणी बेन, उपाध्यक्ष सचिव, क्षेत्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका लागि भने हिजो मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा विष्णुबहादुर राईमाझी पछि पार्दै गोपाल प्रसाद पोखरेल विषय हुनुभयो। पोखरेलले 393 तथा रायमाझीले 153 मत ल्याउनुभयो। त्यस्तै महिला उपाध्यक्षमा दुर्गा देवी आत्रेय विषय हुनुभएको छ। आत्रेयले 272 तथा प्रत्याशी बिन्दा कुमार नेपालले 256 मत प्राप्त गर्नुभएको छ। मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी निर्विरोध निर्वाचित हुनुभयो। श्रेणीविहीन उपाध्यक्षमा शङ्कर पुरी विजयी हुनुभयो। पुरीले प्रत्याशी सोमनाथ कोइरालालाई 12 मतले पराजित गर्नुभएको हो। पुरीले 271 र कोइरालाले 259 मत पाउनुभयो। महासचिवमा जितबहादुर मणि निर्विरोध निर्वाचित हुनुभयो। यसै गरी सचिवमा दुर्गा प्रसाद फैयाल, राजु प्रसाद प्रेदी, राजेन्द्र बुढाथुकी र सुभाष कुमार कोइराला विजयी हुनुभयो। 4 सचिवका लागि 15 उम्मेदवारी परेको थियो। यस्तै मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगतबहादुर मगर निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा नवलबहादुर मल्ल निर्विरोध हुनुभयो। क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चल बाट दिपेन्द्र कुमार खत्री, पश्चिमाञ्चलबाट जयश्वर पन्थी, मध्य पश्चिमाञ्चलबाट विष्णुदत्त रेग्मी निर्वाचित हुनुभयो। क्षेत्रीय उपाध्यक्षमा मध्यमाञ्चलबाट प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिमाञ्चलबाट प्रेमबहादुर निदाल र केन्द्रीय स्तरका कालीबाट तर्फबाट उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले 70 सदस्य निर्वाचित गरेको हो भने 5 सदस्य मनोनयन हुने युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद प्राचुरी जानकारी दिनुभयो। महाधिवेशनको गत 28 गते प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो। टर्कीमा कोइला खानीमा विस्फोट हुँदा 166 जनाको ज्यान गएको छ। 80 जना घाइते भएका छन्। राजधानी अम्काराबाट झन्डै 450 किलोमिटर पश्चिममा पर्ने मनिषा प्रान्तको सुमान नगर नजिक रहेको कोइला खानीमा विस्फोट पछि आगलागी भएको थियो। टर्कीका ऊर्जा मन्त्री ताने इदिल्चले 166 जनाको ज्यान गएको पुष्टि गर्नुभएको हो। उहाँका अनुसार कोइला खानीमा विस्फोटका बेला 787 जना कामदार रहेका थिए। ती मध्ये ज्यान गुमाएका, घाइते भएका र उद्धार गरिएका संख्या अहिलेसम्म 360 पुगेको छ। विस्फोटपछि कोइला खानीमा पुरिएका कामदारको उद्धारको प्रयास भइरहेको र उनीहरूलाई जोगाउनका लागि कोइला खानीमा अक्सिजन पठाउने काम भइरहेको छ। ऊर्जा मन्त्री इदिसले कार्बन मोनोअक्साइड ग्यासका कामदारकोले ज्यान गएको बताउनु भएको छ। खानीमा थुनिएकाहरू जमिनको सतहभन्दा 2 किलोमिटर तल र खानीको प्रवेशद्वारभन्दा 4 किलोमिटरभित्र रहेको अनुमान गरिएको छ। र पूर्वी चितवनको सौराहामा जारी प्रथम गैंडा कप फुटबल प्रतियोगितामा आज गोर्खा बोइज स्पोर्ट बुटवल र भरतपुर फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा दुई टिमले पहिलो खेल खेल्न लागेका हुन्। आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। खेल अपरान्ह 3 बजेपछि बागमारा सामुदायिक वनको चौरमा सुरु हुनेछ। यसअघि हिजो भएको खेलमा यङ स्टार कावासुतीलाई पराजित गर्दै हर्दी युवा समाज भण्डारा सेमी फाइनलमा प्रवेश गरेको छ। 12 टिम सहभागी प्रतियोगिता जेठ 5 गतेसम्म चल्नेछ। आन्तरिक पर्यटन प्रबन्धन तथा दुर्लभ वन्य सन्तु संरक्षण गर्ने उद्देश्यका साथ सौरा युवा समाजले प्रतियोगिता आयोजना गरेको हो। हवस् त दिउँसो 1 बजीको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा।